नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुकुमको सूचना। यही मङ्सिर 15 र 16 गते एकीकृत नेकपा माओवादीको जनवर्गीय संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको घेतमा 28 डाँडा गाउँ र 28 कोटका दलित एरिया कार्यकर्ताहरूको कमाण्ड स्तरीय प्रशिक्षण हुने भएकोले 15 गते बिहान 10 बजे 28 डाँडा गाउँ 1 घुसरेनीको सम्पर्कमा उपस्थितिका लागि सम्बन्धित सबैलाई जानकारी गराइन्छ। अतिथिहरू एकीकृत नेकपा माओ वादी कमान इन्चार्ज सन्देश, मोर्चा रुकुम इन्चार्ज पुष्पवादी, मोर्चा सह इन्चार्ज उपेन्द्र बिक, मोर्चाका केन्द्रीय सदस्य गणेश बिक र मोर्चाका जिल्ला अध्यक्ष रातो कामे, कमान्डर इन्चार्ज गंगाराम चनारा, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुकुम।